अप्सरा मेरो नानु मेरो बाबा यो दमौलीमा छ नि दमौली एफएम 99.2 MHz यस्तो राम्रो सुनिँदो रह म त बाटोमा एकैछिन टक्क रोकिएर सुनेर आए हौ दमौली एफएम 94.2 MHz होइन के शनिबार के शनिबार 12 बजेपछि सुन न के त अनि फन के चोखो फन हजुर तपाईँलाई काटकुटी लगाउन म दिवाकर भट्टराई साता सातामा आउँछु तपाईँ पनि सक्नुहुन्छ भने सिधै आउनुहोस् 0965617181 थिचेर कतै छुटाउनु होला नि फेरि हेलो हजुर गुड आफ्टरनुन एन्ड नमस्ते स्वागत छ यहाँहरू सम्पूर्णलाई 94.2 MHz दमौली एफएमबाट प्रसारण भइरहेको प्रोग्राम होलिडे फनको यो नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुता दिवाकर भट्टराई प्रोग्राम होलिडे फनमा हामी तपाईँहरूसँग प्रत्यक्ष रूपमा फोन सम्पर्कमा रहेर रमाइलो कुराकानी गर्नेछौँ र यदि तपाईँहरू पनि हामीसँग आएर रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने 0965617181 नम्बर तपाईँ डायल गरेर फटाफट आउन सक्नुहुनेछ र जानकारी गराइहालौँ कार्यक्रममा तपाईँहरूले विभिन्न किसिमका हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू ल्याउन सक्नुहुनेछ जस्तो कि जोक्स त्यस्तै गरेर क्यारिकेचर गजल मुक्तक अलिकति कमेडी भाव बोकेका त्यस्ता सामग्रीहरू तपाईँले प्रस्तुत गर्नुपर्ने हुन्छ र तपाईँहरू मध्येबाट हामी उत्कृष्ट साथीलाई छनौट गर्नेछौँ र उहाँ जान सक्नुहुनेछ दमौली सक्सेस कर्नरमा र पक्कै पनि यहाँहरूले दमौली FM.org पनि यस कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ यतिखेर भने कार्यक्रमको पहिलो श्रोता स्वरूप कोही साथी हाम्रो लाइनमा हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते को बोल्नुभयो कहाँबाट सलिमिया सलिमजी कहाँबाट होला व्यास्तीबाट भन्नुभयो है कहाँबाट भन्नुभयो ओके ल ठिकै छ तपाईँको अलिकति ठेगाना बुझ्न सकिएन अनि के छ हाल खबर यहाँको नयाँ नौलो आज शनिबारको दिन के गर्दै हुनुहुन्छ के कार्यक्रम बनाउनु भएको छ यत्तिकै बसी बसाइ छ है त्यही त योजनाहरू त बनाउनु पर्ने हो नि होइन र सलिमजी आज चाहिँ केही छैन ओके ठिकै छ कार्यक्रममा आउनु भएको छ होलिडे फोनमा अनि आज हामीलाई चाहिँ के सुनाउनु हुनेछ त्यस्तो रमाइलो सामग्री आज केही पनि छैन ट्राई गरेको लागिहाल्यो आइहाल्नु भयो है ओके ठिकै छ सलिमजी जे भए पनि कार्यक्रममा आउनु भएको छ होइन यहाँलाई धेरै धेरै धन्यवाद अर्को श्रृङ्खलामा आउँदाखेरि अर्को पटक आउँदाखेरि अवश्य पनि ल्याउनु होला हामी यही आग्रह गर्न चाहन्छौँ अहिले छुट्यौँ है त ओके बाबा उहाँ हुनुहुन्थ्यो सलिम मिया आउनुभएको थियो सम्पर्कमा कार्यक्रमको पहिलो श्रोता स्वरूप आउनुभएको थियो तर उहाँले आज चाहिँ केही सामग्री ल्याउनु भएको रहेनछ तपाईँ पनि आउन सक्नुहुनेछ 561781 हाम्रो स्टुडियोको नम्बर हो यो नम्बर डायल गरेर यहाँहरू हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि जुट्न सक्नुहुनेछ आउन सक्नुहुनेछ जानकारी गराइरहेको छु र यतिखेरको क्रममा भने एउटा रमाइलो खालको गीत यहाँहरूको माझमा पस्कनुपर्ने बेला भइसकेको छ नेपाली मुभी लोफरबाट रहेको छ 81 82 तपाईँहरू सम्पूर्णको लागि तपाईँ भने 0965617181 नम्बर डायल गर्दै गर्नुहोला तांगरे रम्बी देख्ने बित्तिकै यो मन मेरो टोलाउँछ, मुखले नसके नि मन मनले बोलाउँछ। काम छैन केही पनि लोफर भए मै पनि, निकै रमाइलो गीत हामी सुनिसकेका छौँ। नेपाली चलचित्र लोफरबाट रहेको थियो र पके पनि कार्यक्रम हुलुडे फोनमा हामी छौँ र यतिखेर भने हाम्रो साथमा कोही साथी हुनुहुन्छ। नमस्ते। नमस्ते। नमस्ते, के छ भाइ खबर खबर? एकदम ठिक ठाक छ। अहिले कहाँ हुनुहुन्छ देवजी तपाईँ? केटिएमतिर। हो हो, भने पछाडि के छ, विशेष के काममा जानुभएको थियो? घुमघामको लागि हो? हजुर, घुमघामको लागि जानुभयो? होइन, ए जागिरको सिलसिलामा जानुभएको छ है। ओके, राम्रोसँग यहाँको जुन काममा जानुभएको छ त्यो काम चाहिँ सफल होस् है देवजी। दमलतिरको माहौल एकदम ठिकठाक सुनसान होइन, उस्तै छ। हजुर भन्नु त, दमलतिरको मेरो जब जति पनि साथीहरू छ अनि दमली एफएमको जति पनि स्टाफहरू छ सबैलाई मेरो मैले चाहिँ मिस गरेको छु भनेर चाहिँ भन्न चाहन्छु ल। अँ, दमलतिरका साथीहरू सबैजनाले तपाईँलाई धेरै धेरै सम्झाउनु भएको छ र के भन्नुभएको छ थाहा छ? हजुर भन्नु ल, आफै सुन्नुहोस् उहाँले भन्नुभयो। धन्यवाद दिन चाहन्छु। धन्यवाद दिन चाहनु भएको छ सबैजना साथीहरूले है। ओके ल, ठिकै छ, हुन्छ देवजी। जे भए पनि यति टाढा भएर पनि कार्यक्रमलाई सम्झाउनु भएको छ, एकदम हामी निकै आभारी छौँ है देवजी। अरू दिन चाहिँ कम्प्युटर सम्प्युटर नि क्यारे त्यति खोल्थेन क्यारे, आज चाहिँ कम्प्युटर खोलेर बस्यो, आज शनिबारको दिन हो नि भनेर अनि त्यो भएर यहाँ एफएम सुन्न लाग्यो अनि त्यो साह्रै झ्याप्पै फोन गरेर आएको लागिहाल्यो क्या। लागिहाल्यो है। ओके ल, ठिक छ, धेरै धेरै धन्यवाद। आज के सुनाउनुहुन्छ हाम्रो देवजीले? दाजु आज क्यारे के पनि लिएर आएको छैन क्यारे, त्यो भएर तपाईँहरूलाई लगायत दमली एफएमतिरको दमलीतिरको साथीहरूलाई सबैले चाहिँ सम्झाउन चाहन्छु, अर्को पालि आउँदा चाहिँ पक्कै पनि सुनाउने छु ल। ओके, हुन्छ देवजी, जे भए पनि टाढाबाट सम्झाउनु भयो, धेरै धेरै धन्यवाद है। अहिले चाहिँ हामी छुट्यौँ, अर्कोचोटि आउँदा अवश्य पनि ल्याउनु होला देवजी। अहिले छुट्यौँ, नमस्ते है त। ओके भाइ, उहाँ हुनुहुन्थ्यो देव थापा मगर आउनु भएको थियो, अलिकति तनाउभन्दा बाहिर अथवा केटिएममा हुनुहुँदो रहेछ, उहाँबाट पनि सम्झनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। तपाईँहरू पनि आउन सक्नुहुनेछ र रमाइला रमाइला हाँस्य व्यङ्ग्यले भरिएका सामग्रीहरू तपाईँहरूले प्रस्तुत गर्न सक्नुहुनेछ। आज अलिकति साथीहरू चाहिँ आउनु भएको छ किनकि उहाँहरूले सामग्री चाहिँ ल्याउन अलिकति बिर्सनु भएको छ, अलिकति बाध्यता पनि होला धेरै साथीहरूको होइन। यतिखेर भने कोही साथी हाम्रो सम्पर्कमा हुनुहुन्छ। नमस्ते। नमस्कार। को बोल्नुभयो कहाँबाट? रोज घरती पोखरी भन्ज्याङ बाटो, हाम्रो रोजजीको सहभागी एकदम बाक्लो बाक्लिँदो छ होइन, धेरै खुसी छौँ रोजी। अनि के छ अरू नयाँ ताजा सुनाउनुहोस् रोजजीका खबरहरू? मेरो पनि एकदम ठिक ठाक, तपाईँको जस्तै है। अनि आज शनिबारको प्लान के छ हाम्रो रोजजीको? शनिबारको प्लान के हो नि, अब किसान मान्छे अब काम गर्न पर्यो, अब नुहाइ धुवाइ गर्ने त्यही हो है, भनेपछि प्लानहरू त्यस्तै छ होइन। ओके, ठिकै छ, कार्यक्रममा आउनु भएको छ हाम्रो रोजी, के सुनाउनुहुन्छ आज? ओके ल हुन्छ ल तपाईँको जोक सुनौ. हाम्रो अलिकति अगाडिका साथीहरू आउनुभयो, उहाँले चाहिँ जोक्सहरू सामग्री ल्याउनु भएको थिएन होइन, तपाईँको सामग्री सुनिहालौँ ल. के स्वास्थ्य विषयको पढाइ भइरहेको थियो अरे, अनि शिक्षकले चुरोलको असर देखाउन एउटा किरालाई चुरोलको ढुङ्गा भएको बताएर राखे, अनि एकैछिनमै त्यो किरा मर्यो अरे. अनि शिक्षकले हाँस्दै विद्यार्थीलाई सोधे अरे, के ल भन त भाइ बहिनी हो तिमीहरूले यो कुराबाट के बाँच्छ कि भने चाहिँ. अनि सबै विद्यार्थीहरूले एकै स्वरमा भनेछ अरे, कि सर चुरोल खायो भने त पेटको किरा मर्दो रहेछ भनेछ अरे, के वा फोर्टी वा क्या बात सोया. रोजी भने पछाडि चुरोड खायो भने त पेटको कुरा मर्छ भन्ने कुरा सिकेछ है. त्यही त विद्यार्थीहरू भनेको नै त्यस्तै कि अब अलिकति चाहिने कुरा चाहिँ कम सिक्दिने, नचाहिने कुरा चाहिँ धेरै सिक्दिने होइन. अन्त त्यही त ओके, जे भए पनि निकै मिठो अलिकति सान्दर्भिक जोक सुनाउनु भयो, यहाँलाई धेरै धन्यवाद. रोजी कार्यक्रममा आउँदै गर्नु होला, अलि छिटो नमस्ते है त. बाबा उहाँ हुनुहुन्थ्यो रोज घर ती आउनु भएको थियो पोखरी भन्ज्याङबाट, पक्कै पनि अलिकति ज्ञान गुणका पनि कुरा सुनाएर जानुभएको छ, किनकि चुरोड खायो भने रोग मर्दो रहेछ भन्ने जुन एउटा अर्को तरिकाबाट चाहिँ त्यसरी जोक सुनाइदिनु भयो. धेरै धन्यवाद रोजी यहाँलाई. र तपाईँहरू पनि आउन सक्नुहुनेछ हामीसँग कुराकानी गर्नको लागि, रमाइलो कुराकानी गर्नको लागि. शनिबारको दिन छ, यो शनिबारको दिनलाई अझै फनीमय बनाउनको लागि आउन सक्नुहुनेछ. एउटा जोक सुनाइहालौँ कि एकचोटि के भएछ अरे भन्दाखेरि, एउटा शिक्षकले चाहिँ केशव स्थापितसँग चाहिँ एउटा प्रश्न सोध्नु भएछ होइन, के भनेर सरले सोध्नु भएछ भने, ल भन त केशव अमेरिका र नेपालमा चाहिँ के फरक पायो तिमीले भनेर यसरी सोध्नु भएछ क्वेसन होइन. क्वेसन सोद्धाखेरि केशव स्थापितले के भनेछन् भने, अमेरिकाको सार्वजनिक ठाउँमा चाहिँ मही खान पाइन्छ तर सुसु गर्न पाइँदैन, त्यस्तै नेपालको सार्वजनिक ठाउँमा चाहिँ सुसु गर्न पाइन्छ तर मही खान पाइँदैन, यही फरक लाग्यो मलाई भनेर. हो कि आदरणीय श्रोताहरू, तपाईँहरू आउन सक्नुहुनेछ, रमाइलो गराउन सक्नुहुनेछ, यो शनिबारको समयलाई फनीमय बनाउन सक्नुहुनेछ. त्यसको लागि तपाईँले केही गर्नु पर्दैन, होइन पक्कै पनि फोन गर्नुपर्ने हुन्छ. 0655 561 7 8 1 नम्बर तपाईँ डायल गरेर हामीसँग कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ. हाम्रो फोन एकदम खुल्ला रहेको छ, तपाईँहरू डायल गरेर फटाफट कुराकानीको लागि जुट्न सक्नुहुनेछ. र तपाईँहरूले विभिन्न किसिमका रमाइला हास्य व्यङ्गले भरिएका त्यस्ता सामग्रीहरू तपाईँहरूले हामीलाई सुनाउनु पर्ने हुन्छ, सुनाउन सक्नुहुनेछ यस कार्यक्रम मार्फत. र अबको क्रममा भने एउटा रमाइलो गीत सुन्नुपर्ने बेला भएको छ, गोरी तेरे प्यार मे, यो रमाइलो गीत हामी राख्नेछौँ यहाँहरूको माझमा. त्यसभन्दा अगाडि एकजना साथी हुनुहुन्छ हाम्रो सम्पर्कमा, उहाँलाई स्वागत गरिहालौँ. हजुर नमस्ते. नमस्ते. नमस्ते, को बोल्नु भयो कहाँबाट? क्यामिनबाट कृति बानिया. क्यामिनबाट कृति बानिया. अनि के छ कृतिजीको हालखबर? ठिक ठाक छ, बसिरहनु भएको छ है. अनि कृतिजी आज पहिलोचोटि आउनु भएको तपाईँ? पहिलोचोटि आउनु भएको छ. कति क्लासमा पढ्नुहुन्छ? कति कक्षामा पढ्नुहुन्छ? सेभेन क्लासमा पढ्नुहुन्छ. जो सानो बहिनी हुनुहुन्छ होइन, कार्यक्रममा जो सहभागी जनाइदिनु भयो धेरै धन्यवाद. अनि सुनाउनुहोस् अरू हाम्रो कृतिजीका नयाँ नौला के भइराखेका छन्, के हुनेवाला छन्, योजना के छ? केही छैन योजना त. केही छैन, घरमै बस्ने पढ्ने होइन. ओके ल ठिकै छ, जो कार्यक्रममा आउनु भएको छ. आज के सुनाउनुहुन्छ कृतिजीले? एउटा सानो जोक्स. ओके, सानो मान्छेको सानो जोक्स पक्कै पनि मिठो होला, सुरु गर्नुहोस् कृतिजी. एउटा घरमा चाहिँ एउटा मान्छे थियो अरे होइन, त्यो मान्छेले चाहिँ खसी पाल्थ्यो अरे. एक दिन सहरतिर खसी बेच्न हुँदा गएछ अरे, अनि त्यो बसको मान्छेले खसीको भाडा पनि लेखिदिएछ अरे. अनि अर्को दिन चाहिँ त्यो एउटा खसीलाई पछ्यौराले ओढाएर लगाएछ अरे, अनि भाँडा लिन भन्छ. अनि भाइ यो के हो भनेर सोधेछ अरे. अनि यो मेरो बुढी हजुर आउँ उठ्न नसकेर कुप्री पारेर बस्नुभयो भन्छ अरे. एकछिनपछि त्यो बाख्राले दिशा गरेछ अरे. अनि त्यो पछाडि बस्ने मान्छेले देखेछ अरे, ए दाई तपाईँको हजुरको रुद्राक्षमालाई खसे जस्तो छ टिप्नु भनेछ अरे. अँ कीर्तिजी सानो मान्छे भएको नि निकै मिठो रमाइलो खालको जोक सुनाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला अहिले छिटो नमस्ते है त ओके नमस्ते बाबा उहाँ हुनुहुन्थ्यो कृति बानी आउनु भएको थियो क्यामिन बाजे आउनु भएको थियो र मिठो जोक सुनाएर गइसक्नु भएको छ पालो चाहिँ तपाईँको तपाईँ पनि आउन सक्नुहुनेछ र त्यसभन्दा अगाडि तपाईँ रहनुभन्दा अगाडि एउटा रमाइलो खालको गीत सुनाउँछु भनेको थिएँ पक्कै पनि तपाईँहरूको माझमा राख्न चाहन्छु गोरी तेरे प्यार मे हिन्दी मुभीबाट यो रमाइलो गीत तपाईँ सम्पूर्णको लागि तपाईँ भने 0655 561 7 8 1 नम्बर डायल गर्दै गर्नुहोला निकै रमाइलो गीत हामी सुनिसकेका छौँ गोरी तेरे प्यार मे हिन्दी मुभीबाट रहेको थियो पक्कै पनि यहाँले पनि सुनिसक्नु भएको छ र तपाईँ भर्खर मात्र रेडियो सेट खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ द मौली एफएम र यो प्रोग्राम होलिडे फनमा तपाईँ हुनुहुन्छ तपाईँ आउन सक्नुहुनेछ हामीसँग प्रत्यक्ष रूपमा रमाइलो कुराकानी गर्नको लागि त्यसको लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 0065 561 781 यो नम्बर तपाईँ डायल गरेर फटाफट रमाइलो कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ त्यसको लागि तपाईँ पक्कै पनि नम्बर डायल गरेर आउनुपर्ने हुन्छ हाम्रा साथीहरू आइराख्नु भएको छ तपाईँ पनि जुट्न सक्नुहुनेछ र एउटा जोक सुनिहालौँ के भएछ अरे भन्दाखेरि शिक्षक र विद्यार्थीको कुरा चलिरहेको रहेछ है त्यो जोक सुनाउनु पूर्व अर्को एकजना साथी हुनुहुन्छ उहाँको जोक्स पछाडि मेरो जोक सुनाउला है ओके यतिखेर उहाँलाई स्वागत गरौँ हजुर नमस्ते ओके ठिकै छ, उहाँ चाहिँ हाम्रो सम्पर्कबाट चाहिँ बाहिरिसक्नु भएको छ। एकचोटि के भएछ अरे भन्दाखेरि शिक्षकले विद्यार्थीलाई सोधेछन् होइन, सोध्नु भएछ भनौँ होइन, शिक्षकले सोद्धाखेरि के भन्नुभएछ भने प्रकाश तिमी ठुलो भएर के गर्छौ भनेर सोध्नुभएछ शिक्षकले विद्यार्थीलाई। अनि विद्यार्थीले के भनिन्छ भने बिए गर्छु सर भन्दैछ क्या। अनि शिक्षकले फेरि सोध्नु भएछ होइन मेरो मतलब तिमी ठुलो भएर के बन्छौ भनेर सोध्नु भएछ होइन। त्यहाँबाट विद्यार्थीले भनेछ दुलहा बन्छु सर भनेर। अनि शिक्षक फेरि हैरान हुनुभएछ, उफ मेरो मतलब तिमी ठुलो भएर आफ्नो आमा बाबालाई के दिन चाहन्छौ भनेर सोध्नु भएछ होइन। अनि विद्यार्थीले भनेछ बुहारी दिन चाहन्छु सर भन्दैछ। ओके ठिकै छ, यहाँहरू पनि जुट्न सक्नुहुनेछ, रमाइला रमाइला यस्ता जोक्सहरू सुनाउन सक्नुहुनेछ, क्यारिकेचर गर्न सक्नुहुनेछ। यतिखेर कोही साथी हुनुहुन्छ? हजुर नमस्ते। ओके साथी आइरहनु भएको छ, अलिकति मिसकल मार्फत साथीहरू आउनु भएको छ है, पक्कै पनि तपाईँ डायल गरेर आउन सक्नुहुनेछ कुराकानी गर्नको लागि। र यतिखेर भने कोही साथी हुनुहुन्छ या हुनुहुन्न पक्कै पनि उहाँलाई स्वागत गरौँ। हजुर नमस्ते। नमस्ते। कसलाई नमस्कार गरेँ? व्यासिकबाट अनिता मिश्र। अनिसा मिश्र है, हजुर। ओके अनिसाजी के गर्नुहुन्छ यहाँले व्यास एकमा बसेर? पढ्दै हो। ए यसै पढ्दै हुनुहुन्छ होइन, राम्रोसँग पढ्नु होला, अब यसै पढ्दै भएपछि फेरि बिग्रेला होइन। राम्रोसँग पढ्नुभयो भने चाहिँ राम्रो हुन्छ है त। अनि अनिसाजी कतिमा पढ्नुहुन्छ यहाँ? नौमा। ओके अब एक वर्ष पछाडि फेरि दसमा पुगिन्छ अनि फेरि एसएलसी दिनु पऱ्यो होइन, त्यही त कस्तो गाह्रो छ क्या होइन। राम्रोसँग कसेर पढ्नु होला है, जे भए पनि राम्रोसँग पढ्नु भनेको राम्रो आफैलाई सफलता हुनु हो होइन। ओके अनिसाजी कार्यक्रममा आज पहिलोचोटि आउनु भएको हो? ए पहिलोचोटि आउनु भएको छ है, अलिकति डर त लागेको छैन होला नि? लागेन, त्यही त डर लागेको भए एकछिन डराउनुहोस् भन्न मिलेन है। ल ठिकै छ, ओके कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज? सानो चुड्किला। ओके तपाईँ चुड्किला सुरु गर्नुहोस्। 1 2 3 गो। राम र श्याम थियो अरे है, अनि रामले चाहिँ श्यामलाई भनिन्छ अरे, के भनिन्छ? श्याम म तिम्रो कान काटिदिन्छु है भनिन्छ अरे। अनि राम चाहिँ डराएर भनिन्छ, किन श्याम किन मेरो कान काट्ने, तिमीले मेरो कान काट्यो भने म त अन्न हुन्छ नि। अनि श्यामले भनिन्छ, कान काट्दा तिमी अन्ध हुने किन र? अनि रामले हत्तर बत्तासँग छिटो भनिन्छ अरे, किनकि मैले कान चस्मा चाहिँ कहाँ अडाउने नि, कान काटेसी भनिन्छ अरे। अनिसाजी त्यही त आइडिया चाहिँ लाग्यो है, अब कान काटे पछाडि होइन चस्मा उडाउने ठाउँ नै हुँदैन, हुन त फेरि पछाडि बाँध्ने नि ल र, अलि आइडिया नजाने रहेछ कि क्या। ल ठिकै छ, मिठो खालको जोक सुनाइदिनु भयो अनिसाजीलाई, धेरै धन्यवाद, आगामी दिनमा आउँदै गर्नुहोला, अहिले छुट्यौँ अन्तिमसम्म सुन्दै गर्नुहोला, नमस्ते है त। भाइ उहाँ हुनुहुन्थ्यो अनिसा मिश्र, आउनु भएको थियो व्यास एकबाट, हामीलाई सम्झाउनु भएको थियो, आउनु भएको थियो कार्यक्रममा। यहाँहरू पनि जित्न सक्नुहुनेछ, 561781 हाम्रो स्टुडियोको नम्बर हो, तपाईँ फटाफट आएर रमाइला रमाइला आफ्ना प्रतिभाहरू आफ्ना जोक्सहरू त्यस्तो हाँस्य व्यङ्ग्यले भरिएका सामग्री प्रस्तुत गर्न सक्नुहुन्छ। यतिखेर कोही साथी हुनुहुन्छ? नमस्ते। नमस्ते, को बोल्नुभयो कहाँबाट? शीतल ठगरी आउनुभयो है, अनि शीतल ठगरीजी कहाँबाट? शीतलजी शीतल ठगोरीजी कहाँबाट? मनपाङबाट आउनुभयो है, त्यही त हाम्रो शीतलजी आउने बित्तिकै कस्तो शीतल भएको कि, अघिसम्म चाहिँ जाडो जाडो चिसो चिसो थियो होइन, अहिले चाहिँ शीतल एकदम ठिक छ। अनि शीतलजी के गर्दै हुनुहुन्छ यहाँले? प्रोग्राम सुन्दै बस्नु भएको छ है, तपाईँलाई धेरै धन्यवाद, कम्तीमा तपाईँ एकजनाले त कार्यक्रम सुनिराख्नु भएको रहेछ है, होइन त शीतलजी? ओके ठिकै छ, कार्यक्रममा आउनु भएको छ, के सुनाउनुहुन्छ आज शीतलजीले? खै तयार त के पनि छैन, के सुनाउने के सुनाउने कि, तपाईँको धेरै सुनाउने कुरो भएर के सुनाउने के सुनाउने धेरै छ, ल ठिक छ, त्यो धेरै मध्येबाट एउटा जे भने सुनाइदिनुहोस् ल। हुन्छ रिमिक्स गीत हो, ओके ल सुरु गर्नुहोस् सुरु गर्नुहोस्। आहे बुढा पनि छन् कुरा बुझ्दैनि, टोला भैँसी पाल्छन् दुध दिने, चिन्ता छैन के मलाई अमेरिका मलाई पनि ए मलाई कुवेत पनि ए छन्टुरा बस्दिने ठुलो भैँसी पाला चन्द नि चिन्ता छैन के मलाई अमेरिका ए मलाई पन पनि ए मलाई कुवेत पनि ए यो बेच्नलाई जान्छु ठेकीको मै खान्छु मलाई चिन्ता पनि ए मलाई भगवान नै ए मलाई पसिलनी ए मलाई पसिलनी ए हो पसिलनी ए यति नै शीतलजी तपाईँको यो प्रतिभाको लागि यो गीतको लागि म चाहिँ के भन्न चाहन्छु थाहा छ धन्यवाद दिन चाहन्छु धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद यहाँलाई है मिठो गीत गाइदिनु भयो त्यसको लागि पक्कै पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावको गीत थियो होइन पशुपति शर्माको आवाजमा थियो ओरिजिनलमा चाहिँ अरू डुप्लिकेटमा चाहिँ तपाईँको होइन ओके त ठिकै छ जे भए पनि गीत गाइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद अहिले छुट्यौँ है त भाइ उहाँ हुनुहुन्थ्यो शीतल ठगोरीजी आउनुभएको थियो मनपाङबाट आउनुभएको थियो मिठो तरिकाबाट गीत सुनाएर जानुभएको छ है ओके यतिखेर भने कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरिहालौँ हजुर नमस्ते हेलो हजुर नमस्ते हेलो नमस्ते नमस्ते को बोल्नु भयो कहाँबाट ओहो सेम टु यु थ्याङ्क यू है थ्याङ्क यू अनि यहाँको शुभ नाम चाहिँ के पर्यो होला भनिदिनुहोस् त त्यही त ए हो त है मतलब चिन्न चाहिँ चिनेको अब नाम चाहिँ फेरि मैले भने फेरि अलि केही होला भनेर मात्रै क्या तपाईँ आफै आफ्नो मुखबाटै सुन्नु भयो भने राम्रो होला भनेर भनिदिनुहोस् न ओहो ब्यास एघारबाट चाहिँ सुन्यो है पछाडि चाहिँ बुझेँ त मारिदिनु भने आएको थियो होला पछाडि चाहिँ नाम भन्नुहोस् ल नाम अहँ नाम परियर के भन्नुभयो पटक्क राम्रोसँग बुझेन त हो ब्यास एघारबाट घुम परियार भनेको के ब्यास एघारबाट के परियार भन्नुभयो तो परियार भन्नुभयो क्या हो ए हुकुम परियार भन्नुभयो है त्यही त नि भने अब फेरि अब यो अलिकति के भन्ने हुकुम भनेपछि अलिक डेन्जरै डर लाग्यो अनि त्यही भएर नसुने जस्तो गरे कि अनि हुकुमजी अब के हुकुम चलाउँदै हुनुहुन्छ त नि आज शनिबारको दिनमा के गर्दै हुनुहुन्छ ए पढ्दै हुनुहुन्छ अहिले चाहिँ केही हुकुम चलाउनु भएको छैन होइन जस पढिराख्नु भएको छ होइन ओके राम्रोसँग पढ्नु होला है ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हुकुमजीले के सुनाउनुहुन्छ क्यारिकेचर गर्नुहुन्छ ओके क्यारिकेचर गर्नुहोस् ओके वान टू थ्री गो बुढीकै तेल डलेर टोटोरीकै तेल डलेर बसेको टाउको तल घट्दै यसो झारेमा खुट्ने गनाइहाल्छ एक दिन पल्लो गाउँ गएको हेर्नुहोस् हिलो हेर्नुहोस् है आमा त्यत्तिकै मात्रै एउटा मान्छे लडिहाल्यो सबै मान्छेहरू हाँसेँ तर म हाँसिनँ किन भन्नु लड्ने मान्छे त मै बसेँ हो अह पके पनि खड्काजीको एक्टिङ चाहिँ निकै रमाइलो तरिकाबाट गरिदिनु भयो क्यारिकेचर हुकुमजी यहाँलाई त डिट्टो आउँदो रहेछ होइन ट्याक्क म चाहिँ हुकुमजी तपाईँ खड्काजी म चाहिँ जिक्री हजुर भएको भए म के भन्ने थाहा छ सोल्ड लास्ट राम्रो गर्दो क्या टेन्सन फ्री क्या एकदम बेजा ग्याङ भइरहेको थियो होइन टेन्सन भइरहेको थियो फ्री भयो क्या सोल्ड राम्रो छ क्या भनिदिन्थे क्या है ल ठिकै छ ओके ठिकै छ हुकुमजी मिठो खालको क्यारिकेचर गरिदिनु भयो यहाँलाई धेरै धन्यवाद सुन्दै गर्नु होला अन्तिमसम्म अहिले छुट्यौँ नमस्ते है त ओके उहाँ हुनुहुन्थ्यो हुकुम परियारजी आउनु भएको थियो ब्यास एघारबाट निकै रमाइलो तरिकाबाट क्यारिकेचर गरेर गइसक्नु भएको छ अब भने आदरणीय श्रोताहरू तपाईँहरूका कल भने लिन सक्दैनौँ किनकि अब एउटा गीत चाहिँ हामी सुन्नेछौँ यो गीत रहेको छ बोइज द बोइज हे निकै रमाइलो हिन्दी मुभीबाट यो रमाइलो गीत हामी तपाईँ सम्पूर्णको लागि राख्नेछौँ गीत पश्चात आउनेछु को विजेता हुनुभयो त उहाँको नाम लिएर बोइज त बोइज है निकै रमाइलो गीत हामी सुनिसकेका छौँ र आज धेरैजना साथीहरू आउनुभयो। सलिम मिया आउनुभएको थियो देव थापा काठमाडौँबाट, रोजघर तिपोखरी भन्ज्याङबाट, कृति बानिया क्यामिनबाट, अनिसा मिश्र व्यासेकबाट, शीतल ठकुरी मनपाङबाट, अन्तमा हुनुहुन्थ्यो हुकुम परियार व्यास एघारबाट। फोन सम्पर्कमा हुनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। स्पेसल्ली आज विजेता बन्न सफल हुनुभएको छ। अन्तमा हुनुहुन्थ्यो हुकुम परियार व्यास एघारबाट, निकै मिठो क्यारिकेचर गर्नुभयो, त्यसैले पनि उहाँ विजेता बन्नुभएको छ। धेरै धेरै बधाई छ हुकुम परियारजी तपाईँलाई। तपाईँले प्राप्त गर्नुभएको छ दमौली सशस्करणमा गएर खाजा खाने टिकट प्राप्त गर्नुभएको छ। त्यसको लागि यहाँ आउनुपर्ने हुन्छ दमौली एफएमको सम्पर्क कार्यालयमा 10-4 एक हप्ताभित्रमा आउनुहुनको लागि हामी आग्रह गर्न चाहन्छौँ। र जति पनि साथीहरू आइदिनुभयो यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको विषयमा कुनै सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम होलिडे फोन दमौली एफएम 94.2 मेगाहर्ज व्यास्ती बालमन्दिर चोक दमौली तनहुँको ठेगानामा तपाईँ पत्र गरेर पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रममा आउनुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि धन्यवाद दिँदै कार्यक्रममा जति पनि साथीहरूले ट्राई गर्नुभयो अर्को साता अवश्य पनि लाग्नेछ भन्दै कार्यक्रमलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै अर्को साता रमाइलो गर्न आउने बाचाको साथ ब्याकग्राउन्डमा बजिरहेको छ रब मे क्या करौँ हिन्दी मुभीबाट नै रहेको छ यो रमाइलो गीत सँगसँगै सेल्फ अपरेटिङ सिस्टमबाट म कार्यक्रम प्रस्तुत दिवाकर भट्टराईलाई पनि अर्को सातासम्मको लागि बिदा दिनुहोस्। नमस्ते। ना चढ़ी दुनिया ना चढ़ी उसकी ना चढ़ी तेरी बरांडी वेखो यार वजगी ठंडी चढ़ गई मैनू बरांडी हो चढ़ गई मैनू बरांडी चढ़ गई मैनू बरांडी हो चढ़ गई मैनू बरांडी चढ़ गई मैनू बरांडी हो ठेके उत्ते बैठा कुत्ता पी गया देसी हांडी वेखो यार चढ़ गई ओनू होश ना आंदी जांदी बैठा कुत्ता पी गया देसी हांडी वेखो यारो चढ़ गई ओनू होश ना आंदी जांदी